नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, माडीको बाँद्रमुडेमा तत्कालीन नेकपा माओवादी कार्यकर्ताहरूले गुडिरहेको बसमा बम विस्फोट गराएको आज 9 वर्ष पुरा भएको छ। माडीको बाँद्रमुडेमा 2062 साल जेठ 23 गते सर्वसाधारणले खचाखच भरिएको यात्रुवाहक बसमा विद्युतीय धरा विस्फोट गराइएको थियो। माडीको बगैदेखि भरतपुर आउँदै गरेको NA2K 3245 नम्बरको बसमा विस्फोट गराउँदा 38 जनाको ज्यान गएको थियो। सो घटनामा परि 72 जना सर्वसाधारण घाइते भएका थिए। बितेका 9 वर्षमा 8 वटा सरकार बनिसक्यो। 2 पटक माओवादी नेताहरूले नै सरकारमा पुगिसके, तर घाइतेहरूले अझै पनि उपचार नपाएर छरपटाइरहेका छन्। यसबीचमा उपचार नपाएर 4 जना घाइतेको मृत्यु भइसकेको छ। मृत हुनेहरूमा गङ्गाबहादुर गुरुङ, नारायण दत्त घिमिरे, चुनु केसी र नरहरि सापकोटा रहेका छन्। उक्त विस्फोटनबाट टाउकोमा चोट लागेका गुरुङले मानसिक सन्तुलन गुमाएका थिए। घटनाको 2 वर्षपछि उनले गोर्खा गएको बेला बुढी गण्डकीमा हाम फालेर आत्महत्या गरे। घटनामा गम्भीर घाइते भएका नारायण दत्त पौडेल पनि समयमै उपचार नपाएको कारण रोग आएर 3 वर्षमै बिते। यस्तै मेरुदण्डमा चोट लागेकी चुनु केसीले 4 वर्षपछि र नरहरि सापकोटा घटनाको 1.5 वर्षमै ज्यान गुमाए। उक्त घटनामा परेर सक्त घाइते भएका ईश्वरी पौडेल, आशिष छेत्री, दुर्गामाया मगर, जगनमाया गुरुङ, मैना आचार्य, कृष्ण अधिकारी लगायतले अझै पनि उपचार गराइरहनु परेको छ। तिनीहरूको उपचारका लागि राज्य वा माओवादी कसैले पनि सहयोग गरेको छैन। सर्वसाधारण चढेको यात्रुवाहक बसमा विद्युतीय धरा विस्फोट गराइएको घटनाले सर्वत्र निन्दा पायो। उबेला माओवादीले पनि घटनाको सम्बन्धमा माफी मागेको थियो। घाइतेको उपचारमा सहयोग गर्ने भनेर तत्कालीन माओवादी, हाल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता गर्नुभएको थियो। उहाँले पीडितहरूसँग धरा विस्फोट गराउनेलाई कारवाही गर्ने वचनबद्धता दिनुभएको थियो, तर प्रचण्डको आश्वासनमै सीमित भएको छ। बाँद्रमुडे घटनाका घाइते कृष्ण अधिकारी भन्नुहुन्छ, माओवादीको आश्वासन खरानीको लड्डु जस्तै भयो। उहाँले बम पड्काउने मान्छेलाई कारवाही गर्ने आश्वासन दिए पनि केही नगरेको गुनासो गर्नुभयो। निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त दुलखबहादुर गुरुङले संविधान सभा निर्वाचन 2070 भएको खर्चको विवरण उपलब्ध नगराउने उम्मेद्वारलाई कारवाही हुने बताउनु भएको छ। निर्वाचनमा झन्डै 6000 उम्मेद्वार बनेकोमा 2900 जनाले मात्र खर्चको विवरण बुझाएको भन्दै आयुक्त गुरुङले बाँकी सबैलाई कारवाही हुने बताउनुभयो। विद्युतीय मेसिनको प्रयोग तथा निर्वाचन सम्बन्धी कानुनका विषयमा जानकारी दिन आयोजना गरिएको अन्तर्क्रिय कार्यक्रममा बोल्दै उहाँले निर्वाचन आयोगले कारवाही गरेको व्यक्ति 6 वर्षसम्म निर्वाचन लड्न नपाउने बताउनुभयो। 5 रुपियाँ भए पनि जरिवाना हुन सक्छ। जरिवाना तोकेको व्यक्ति 6 वर्षसम्म निर्वाचनमा लड्न पाउँदैनन्, उहाँले भन्नुभयो। पटक पटक ताकेता गर्दा पनि उम्मेद्वारहरूले खर्चको विवरण नदिएको भन्दै उहाँले कतिपय उम्मेद्वारले खर्चको विवरण उपलब्ध गराए त्यो बराबरको रकम निर्वाचन आयोगले दिन्छ र भनेर सोध्ने गरेको पनि सुनाउनु भयो। निर्वाचन आयुक्त गुरुङले खर्चको विवरण बुझाएका उम्मेद्वारका विषयमा पनि 10 लाख रुपियाँ भन्दा बढी खर्च भएको प्रमाण भेटिएमा कारवाही हुने बताउनुभयो। संविधान सभा निर्वाचनमा समानुपातिकतर्फ 120 दल सहभागी भएकोमा 24 दल बाहेक सबै दलले खर्चको विवरण बुझाएको उहाँले जानकारी दिनुभयो। एउटै उम्मेद्वार एकभन्दा धेरै स्थानमा उठेकाले एउटै क्षेत्रमा 2-2 पटक निर्वाचन गराउनु अनावश्यक बोझ भएको भन्दै उहाँले यसलाई निरुत्साहित गर्दै लैसानुपर्नेमा जोड दिनुभयो। सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएका 28 युवा हिजो जिल्ला प्रशासन चितवनबाट धरोटीमा रिहा भएका छन्। उनीहरूलाई लिएको धरोटी रकम फरक फरक रहेको छ। उनीहरू धरोटीमा रिहा भए पनि चितवन प्रहरीले तारेकमा आउने गरी निर्देशन दिएको छ। उनीहरूको गतिविधिका सम्बन्धमा नियमित निगरानी राखिने चितवन प्रहरी प्रवक्ता DSP शान्तिराज कोइरालाले बताउनुभयो। उनीहरूको पटके क्षमता भेटिए थप कारवाही गर्ने प्रवक्ता कोइरालाको भनाइ छ। प्रहरीले अन्य आधा दर्जन युवालाई फरार भएको जनाएको छ। नीति राई, परमेश राई, प्रकाश रेग्मी, हेमन्त वास्तुला जनही 21,000 धरोटीमा रिहा भएका छन्। सबैभन्दा बढी धरोटी तिर्नेमा चन्द्र तिमल सिन्हा रहेका छन्। उनको 40,000 धरोटी माग भएको प्रहरीले जनाएको छ। त्यस्तै कुमार भड्डुको 28,000, भीष्म खनालको 17,000 धरोटी माग भएको छ। वैभव श्रेष्ठ, उत्सव अधिकारी संजोग लामा, सुभाष गुरुङ जनही 12,000 धरोटीमा छुटेका छन्। गौरव ढकाल, विश्वास राईमाझी, गौतम लामा, नन्दप्रसाद भट्ट, कृष्ण फुयाल, ईश्वर राई, सञ्जय राई, आशिष कण्डेल, सुरज तामाङ जनही 5,000 धरोटीमा छुटेका छन्। त्यस्तै विवेक श्रेष्ठ, भीमसेन तामाङ, शैलेश तामाङ, कीर्तन श्रेष्ठ, अमृत तामाङ, शिव थापा मगर, राज घले जनै 3,000 छुटेका छन्। नवीन थापा मगर 2,000 धरोटीमा छुटेका छन्। चितवन प्रहरीले गत वैशाख 28, 30, 31 र जेठ 1 र 2 गति उनीहरूलाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको थियो। भूमि सुधार तथा व्यवस्था मन्त्री दलबहादुर राणाले जमिनको वर्गीकरण गरी खेतीयोग्य जमिनलाई कुनै पनि प्लानिङ गराउन नदिने योजना भइरहेको बताउनु भएको छ। हिजो नारायणगढमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री राणाले जमिनको अवस्था हेरेर वर्गीकरण गराउने तयारी भइरहेको र तयारी सुरु गरेको उहाँले जानकारी दिनुभयो। जग्गाको अवस्था हेरेर वर्गीकरण गर्ने हो, उहाँले भन्नुभयो। पूर्वाधार विकास गर्ने क्षेत्रमा विकासको लागि प्लानिङ गरिनेछ। खेतीयोग्य जग्गालाई खेती गर्नका लागि राख्नुपर्ने अवस्था छ। अब कुनै पनि प्लटिङ गराउनका लागि सरकारले स्पष्ट निर्देशिका बनाउने र सोही निर्देशिका अनुसार मात्र सडक, बत्ती, टेलिफोनको विकास हुनुपर्ने उहाँको तर्क छ। नारायणी जग्गा तथा आवास सङ्घ चितवनको आयोजनामा सम्पन्न अन्तर्क्रियामा मन्त्री राणाले जमिनको व्यवस्थापनका लागि सरकारले भू उपयोग नीति बनाउने गृह कार्य गरिसकेको पनि जानकारी दिनुभयो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आर्थिक वर्ष 2067-68 को कुल राजस्व सङ्कलन 17,35,650 मात्र रहेको थियो। आर्थिक वर्ष 68-69 मादक पदार्थ सेवन मापस चेक जाँचसँगै कारबाहीका सम्बन्धमा थप अधिकार प्रत्याजन भएपछि राजस्व सङ्कलनमा ट्राफिक प्रहरीले छलाङ मारेको हो। 4 वर्षअघि वार्षिक 17,00,000 खुम्चिएको राजस्व सङ्कलन अहिले 80,00,000 हाराहारीमा पुगेको छ। मापस चेक जाँचको हाउगुजी चले पनि राजस्व असुलीमा योगदान क्षेत्र भने फरक रहेका छन्। लाइसेन्स बिना सवारी चलाउने, जथाभावी पार्किङ गर्ने, छतमा यात्रु चढाउने, हेलमेट नलगाई मोटरसाइकल चलाउने जस्ता सवारी नियम उल्लङ्घन गरे बापत उसले अत्याधिक राजस्व सङ्कलन गरेको हो। मापसे जाँचबाट सवारी दुर्घटना कम भए पनि राजस्व सङ्कलनमा यो क्षेत्र प्रभावकारी भएको पाइँदैन। पछिल्ला वर्षहरूमा उसको राजस्व सङ्कलन दर क्रमिक बढ्दो छ। त्यस्तै सवारी कारबाही दर पनि दोब्बर बढेको छ। नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल एसटु चितवनले जिल्लाका सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरू जेठ 26 गतिदेखि अनिश्चितकालीन बन्द गर्ने भएको छ। विगतमा गरेका सहमतिको आधारमा शिक्षकहरूलाई तलब नदिएको भन्दै नेपाल एसटुले आन्दोलनको घोषणा गरेको हो। रिपोर्टर्स क्लबको क्षेत्रीय कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरी नेपाल एसटुले जेठ 26 गतिदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेको हो। नेपाल एसटुका अध्यक्ष विष्णुबहादुर भोजेलले पौषदेखि चैतसम्मको बाँकी तलब भत्ता र वैशाखदेखिको तलब भत्ता दिने कुरामा निजी विद्यालयले आलटाल गरेकाले बाध्य भएर पुनः आन्दोलन गर्नुपरेको बताउनुभयो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, जलवायु परिवर्तनको असर कम गर्नका लागि के गर्नु पर्ला? ए, जनचेतना सम्बन्धी शिक्षा दिनुपर्छ। बी, प्रदूषण रोक्नुपर्छ। र सी, स्थानीय स्तरबाटै पहल गर्नुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं।